यसलाई कसरी डिफाइन गर्ने त भन्दाखेरि, खास गरिकन सङ्गठनमा विभिन्न इकाइहरू हुन्छन्, त्यसपछि ती इकाइमा रहेर काम गर्ने धेरै जनशक्तिहरू हुन्छन्, र सङ्गठनले त्योभन्दा बाहिरको वातावरणसँग र अन्य सङ्गठनहरूसँग पनि समन्वय गर्नुपर्ने हुन्छ अथवा मिलेर काम गर्नुपर्ने हुन्छ। त्यसैले सङ्गठनले आफ्नो लक्ष्य प्राप्तिका लागि सङ्गठनभित्रका आन्तरिक तत्त्वहरू, जस्तो त्यो भनेको चाहिँ संरचना, जनशक्ति, स्रोत साधन, प्रविधि, कार्यविधि आदि जस्ता यन्त्र उपकरण आदि जस्ता आन्तरिक तत्त्वहरू, त्यसपछि गएर अन्य सरकारवाला निकायहरू, आफ्नो सङ्गठनसँग त्यसको कामसँग सरकार राख्ने अन्य सरकारवाला निकायहरू, सेवाग्राही, त्यस्तै गरिकन आम नागरिक, नागरिक समाज, आम सञ्चार जगत जस्ता खालका बाह्य तत्त्वहरू, सङ्गठनभन्दा बाहिरका तत्त्वहरू, बाह्य तत्त्वहरू, र त्यसपछि गएर चाहिँ यो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सङ्गठनहरू, यो छिमेकी तथा अन्य विदेशी मुलुकहरू, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू जस्ता अन्तर्राष्ट्रिय तत्त्वहरू र सङ्गठन वा मुलुकको नीति, कार्यक्रम, योजना अनि समाजको सोच, अपेक्षा, माग, वातावरण अनि बाह्य परिवर्तन, प्रविधिको विकास जस्ता यी पर्यावरणीय तत्त्वहरूका बिचमा सामञ्जस्यता कायम गरेर सङ्गठनको लक्ष्य प्राप्ति गर्ने कार्य चाहिँ यो समन्वय हो। मैले तपाईँहरूलाई लामो कसरी बनाएँ भने, सङ्गठनले आन्तरिक तत्त्व, बाह्य तत्त्व, अन्तर्राष्ट्रिय तत्त्व र पर्यावरणीय तत्त्वहरूका बिचमा सामञ्जस्यता कायम गर्नुपर्छ काम गर्नका लागि, वा तिनीहरूका बिचमा अन्तर सम्बन्ध कायम गर्नुपर्छ, वा तिनीहरूका बिचमा चाहिँ अन्तर्क्रिया, सम्बन्ध, सञ्चार गर्नुपर्ने हुन्छ। हो यस्तो सम्बन्ध, अन्तर सम्बन्ध, अन्तर्क्रिया, सञ्चार, यो जति पनि गरिन्छ त्यो गर्ने कार्य चाहिँ समन्वय हो। किन त्यसो गरिन्छ भन्दाखेरि, कार्यगत एकरूपता, कार्यगत सामूहिकता, कार्यगत पारस्परिकता वा पारस्परिक सहयोग हासिल गर्नलाई त्यस्तो गर्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि सङ्गठनमा यो व्यवस्थापनको एउटा मूल काम चाहिँ यो समन्वय गर्ने हो, अर्थात् आन्तरिक तत्त्वहरूकै बिचमा, आन्तरिक तत्त्व यानि कि सङ्गठन र बाह्य तत्त्वहरूका बिचमा, त्यस्तै गरिकन सङ्गठन र अन्तर्राष्ट्रिय तत्त्वहरूका बिचमा, त्यस्तै गरिकन सङ्गठन र पर्यावरण यानि कि वातावरणका बिचमा अन्तर्क्रिया, अन्तर सम्बन्ध, पारस्परिक सहयोग, सहकारिता आदि कायम गरेर आफ्नो लक्ष्य प्राप्तिको लागि उपयुक्त वातावरण बनाउने काम चाहिँ समन्वय हो। यसरी हामीले समन्वयलाई डिफाइन गर्न सक्छौँ। र अलिकति तपाईँले चाहिँ समन्वय चाहिँ खास गरिकन सङ्गठनले सङ्गठनभित्रकै आन्तरिक तत्त्वहरूका बिचमा, सङ्गठनभन्दा बाहिरका बाह्य तत्त्वहरूका बिचमा, देशभन्दा बाहिर, यहाँ सङ्गठन भन्नाले सार्वजनिक व्यवस्थापन बुझेपछि अब त्यसले देश बाहिरका संयुक्त राष्ट्र सङ्घ अनि विकास साझेदारहरू, वर्ल्ड ब्याङ्क, आइएमएफ, एडिबी जस्ता संस्थाहरू, सार्क, आसियन यस्ता खालका रिजनल संस्थाहरू होइन, यिनीहरूसँग र मुलुकहरू, बाह्य मुलुकहरू, तिनीहरूसँग पनि सम्बन्ध कायम गर्नुपर्ने हुन्छ। ती चाहिँ अन्तर्राष्ट्रिय तत्त्वहरू भयो भनेदेखि, यो वातावरण भनेको चाहिँ के हो त भन्दाखेरि, खास गरिकन सामाजिक सांस्कृतिक पक्ष, देश सरकारको नीति रणनीतिहरू, त्यस्तै गरिकन यो विभिन्न किसिमका परिवर्तनका लहरहरू होइन, वातावरणमा आएका, समाजमा फेरिफेरिमा आएका परिवर्तनका लहरहरू, यी सबै वातावरणीय पक्षहरू हुन्, तिनीहरूसँग पनि समन्वय कायम गर्नुपर्ने हुन्छ। त्यसलाई हामीले चाहिँ के भन्छौँ, समन्वय भनेर भन्छौँ है। समन्वय भनेर चाहिँ त्यसरी हामीले डिफाइन गर्न सक्छौँ। क्वेसन मैले तलमाथि पारेँ जस्तो छ होइन, यहाँ कहाँबाट सुरु भयो त व्यवस्थापनका व्यवस्थापनमा अझै माथिबाट रहेछ, क्वेसन नम्बर 21 होइन, क्वेसन नम्बर 20 रहेछ। यसमा चाहिँ समन्वयको परिचय दिनुहोस् अनि त्यसपछि सङ्गठनमा प्रभावकारी समन्वय कायम गर्न आवश्यक पर्ने पूर्व शर्तहरू के होलान् भनेर। अब यहाँ परिचय त हामीले दिइसक्यौँ, अब के हुन् त प्री रिक्विजिट अथवा पूर्व शर्तहरू के हुन् त, सङ्गठनमा समन्वय कायम गर्न के चाहिन्छ, नभई नहुने कुराहरू के हुन् भन्दाखेरि, एउटा त समन्वय कायम गर्ने अधिकारीले अन्य निकायहरूको काम कारवाही जिम्मेवारी आदिको बारेमा स्पष्ट ज्ञान राख्नुपर्छ, अनि मात्रै समन्वय राख्न सकिन्छ। कोसँग समन्वय राख्ने भन्ने थाहा पाउन त कुन निकायले के काम गर्छ त्यो हामीसँग कसरी सम्बन्धित छ वा छैन भनेर पहिचान गर्छ। त्यसैले अन्य निकायहरूका काम कारवाही र जिम्मेवारीको विषयमा स्पष्ट ज्ञान वा जानकारी हुनुपर्छ। अर्को समन्वयको पूर्व शर्त चाहिँ समन्वय जहिले पनि फर्मल्ली मात्रै चाहिँ हुँदैन। तपाईँले चिठी लेखेर पठाउनुभयो त्यो कहाँ पुग्छ, कहिले जवाफ आउँदैन, होइन जवाफ आउँछ र गरौँला भन्नुहुन्छ हराउँछ त्यो। त्यसैले त्यस्तो फर्मल्ली मात्रै समन्वय कायम हुँदैन। समन्वयमा चाहिँ इनफर्मल रिलेसनको, इनफर्मल एक्वेन्टेन्सको, इनफर्मल चिनाजानीको ज्यादै महत्त्वपूर्ण भूमिका। त्यसले समन्वय प्रभावकारी राख्ने हो भने अनौपचारिक चिनाजानी यसको ज्यादै महत्त्वपूर्ण भूमिका हुन्छ। तपाईँले कसैसँग समन्वय राख्नुपर्ने अधिकारी छ भने उसँग तपाईँले चाहिँ अब चिनजानी अनौपचारिक ढङ्गले गर्नु पर्यो। औपचारिक ढङ्गले मात्रै गरेर पुग्दैन, होइन? त्यसैले त्यो एउटा महत्त्वपूर्ण हुन्छ भने अर्को समन्वय कायम गर्न एक काइन्ड अफ फिजिकल प्रक्सिमिटी पनि चाहिन्छ। फिजिकल प्रक्सिमिटी, भौतिक निकटता, नजिकता भयो भनेदेखि समन्वय काम गर्न सजिलो हुन्छ। तर अब यो अहिले सधैँ फिजिकल प्रक्सिमिटी मात्रै चाहिन्छ भन्ने छैन, भर्चुअल प्रक्सिमिटीले पनि काम गर्छ अहिले चाहिँ। जस्तो तपाईँ विभिन्न सोसल मिडियाहरूमा कनेक्टेड हुनुहुन्छ, टेलिफोनमा, इमेलमा सम्पर्कमा हुनुहुन्छ भनेदेखि यसरी भर्चुअल्ली पनि प्रक्सिमिटी कायम गरेर समन्वय कायम गर्न सकिन्छ। तर पहिला पहिला जुन बेलामा यो आजभन्दा 5-6-7 वर्ष 10 वर्ष अगाडि आइसिटीको यस्तो भिन्न विकास नहुँदाखेरि चाहिँ फिजिकल प्रक्सिमिटी ज्यादै महत्त्वपूर्ण हुन्थ्यो। तैपनि अझै पनि फिजिकल प्रक्सिमिटी म्याटर्स है, धेरै महत्त्वपूर्ण कुरा हुन्छ। तपाईँ भौतिक रूपमै उपस्थित भएर कसैसँग सम्बन्ध राख्न सक्नुहुन्छ भने समन्वय बढी प्रभावकारी हुन्छ, न कि भर्चुअल्ली मात्रै भन्दाखेरि। सो फिजिकल प्रक्सिमिटी चाहिँ अथवा भौतिक निकटता अर्को पूर्व शर्त हो भने अर्को चाहिँ निर्दिष्ट उद्देश्य हुनुपर्छ समन्वय प्रभावकारी बनाउनको लागि। वाइ युआर कोअर्डिनेटिङ विथ समवान भन्दाखेरि द अब्जेक्टिभ सुड बी भेरी क्लियर। विदाउट अब्जेक्टिभ कोअर्डिनेसन डज नट ह्यापन। समन्वय उद्देश्य बेगर हुन सक्दैन, उद्देश्य पूर्तिको लागि समन्वय गर्ने हो। तर त्यो अब्जेक्टिभ सुड बी यो रेसिप्रोकल अथवा म्युचुअल, एउटाको मात्रै उद्देश्यले समन्वय हुँदैन। फेरि त्यो उद्देश्यबाट, त्यो समन्वयबाट अर्कोको पनि उद्देश्य पुरा हुनुपर्छ वा अर्कोलाई पनि लाभ हुनुपर्छ, केही न केही फाइदा हुनुपर्छ अनि हुन्छ। त्यसैले निर्दिष्ट उद्देश्य रेसिप्रोकल अर म्युचुअल उद्देश्य भन्न सक्यो। अर्को चाहिँ इफ यु वान्ट टु मेक कोअर्डिनेसन इफेक्टिभ देन द पार्टिसिपेन्ट इन कोअर्डिनेसन प्रोसेस सुड बी लिमिटेड। निश्चित सहभागिता हुनुपर्छ, सीमित मानिसहरूको सहभागिता हुनुपर्छ। एउटै मान्छेले सयौँ मान्छेसँग कोअर्डिनेसन कायम गर्न सक्दैन, वा कुनै निकायमा एउटा पोइन्ट हुनुपर्छ जससँग सम्पर्क गरेपछि उसले चाहेको कुरा दिन सकोस्, सहजीकरण गर्न सकोस्। त्यसैले पार्टिसिपेसन चाहिँ सीमित हुनुपर्छ, निश्चित हुनुपर्छ, अनि मात्रै समन्वय प्रभावकारी हुनसक्छ। अर्को इफेक्टिभ कम्युनिकेसन च्यानल हुनु पर्यो, प्रभावकारी सञ्चारको माध्यम हुनु पर्यो। इफेक्टिभ कम्युनिकेसन च्यानल पनि हुनु पर्यो समन्वय कायम गर्नका लागि। अर्को इम्पोर्टेन्ट कुरा चाहिँ अप्टिमम युटिलाइजेसन अफ आइसिटी, सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने हुन्छ यदि साँच्चै समन्वय कायम गर्ने हो भनेदेखि चाहिँ। अहिलेको सन्दर्भमा चाहिँ इफ यु डु नट युज इन्फर्मेसन टेक्नोलोजी है, त्यो चाहिँ हुन सक्दैन। त्यही कारणले गर्दाखेरि यो प्रभावकारी प्रयोग, आइसिटीको प्रभावकारी प्रयोग, अनि त्यसपछि अर्को एउटा चाहिँ इफेक्टिभ कम्युनिकेसन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ है। यसरी यिनीहरू चाहिँ के भयो त भन्दाखेरि समन्वयलाई प्रभावकारी बनाउने उपायहरू भए। अब त्यसपछि अर्को क्वेसन चाहिँ के छ त भन्दा, समन्वयका प्रकारहरूबारे चर्चा गर्दै नेपालको प्रशासनमा समन्वय कायम गर्न गरिएका व्यवस्थाहरू उल्लेख गर्नुहोस्। अब भेरी सिम्पल छ यो समन्वयका प्रकारहरू भनेको चाहिँ समन्वय एउटा सामान्यतया समन्वय कस्तो हुन्छ त भन्दाखेरि हाइरार्किकल अर्डरमा समन्वय हुन्छ, भर्टिकल भन्छ त्यसलाई, ठाडो समन्वय है, भर्टिकल कोअर्डिनेसन अर्थात् ठाडो समन्वय भनेर भन्छ। एउटा मेजर चाहिँ जस्तो सुपरभाइजरले सबअर्डिनेटरहरूको समन्वय गर्छ, म्यानेजरले त्यो मातहतका सबै कर्मचारी, शाखा, रिसोर्सेस, इक्विपमेन्ट यिनीहरूको समन्वय गर्छ, अथवा माथिल्लो निकायले तल्लो तहका कार्यालयहरूको समन्वय गर्छ। त्यसैले त्यसलाई चाहिँ ठाडो समन्वय भनिन्छ। भने अर्को चाहिँ समतल समन्वय, होराइजोन्टल कोअर्डिनेसन भन्ने हुन्छ। समतल भनेको चाहिँ बराबर हैसियतका दुईटा सङ्गठनहरूका बिचमा, दुईटा पदहरूका बिचमा, पदाधिकारीका बिचमा, शाखाहरूका बिचमा हुन्छ, तहहरूका बिचमा हुन्छ भने त्यसलाई होराइजोन्टल कोअर्डिनेसन भनिन्छ। एउटा मन्त्रालयको सचिवले अर्को मन्त्रालयको सचिवको सँग समन्वय गर्नु होराइजोन्टल कोअर्डिनेसन हो। सङ्गठनभित्रै एउटा शाखाको उपसचिवले अर्को शाखाको उपसचिवसँग गर्नु होराइजोन्टल हो। अर्को डायगनल अर्थात् यो चाहिँ क्रस कोअर्डिनेसन पनि भन्छ, डायगनल कोअर्डिनेसन, छड्के समन्वय। यो भनेको एउटा सङ्गठनको एउटा तहले त्यही सङ्गठनभित्रको अर्को तह वा बाहिर सङ्गठनको अर्को तह, अथवा एउटा तहको सङ्गठनले अर्को तहको सङ्गठनसँग गर्छ भने त्यो चाहिँ डायगनल क्रस वा चाहिँ छड्के समन्वय हो। यो भनेको के हो त भन्दाखेरि कुनै मन्त्रालयको सहसचिवले लेखाको वा कानुनको उपसचिवसँग समन्वय गर्नु, यो चाहिँ डायगोनल हो, माथिबाट तलतिर, तर आफ्नो चेन अफ कमान्डको होइन हो, त्यही भएर भर्टिकल चाहिँ भएन है। अनि त्यसपछि गएर तपाईँलाई कुनै त्यही मन्त्रालयको भनौँ न यो कुनै एकजना अफिसरले कुनै काम गर्नका लागि कुनै सहसचिवसँग समन्वय गर्न पनि सक्छ, माथितिर पनि गर्न सक्छ। त्यो पनि के भयो, डायगोनल भयो, हायरार्की, चेन अफ कमान्ड भन्दा बाहिरको, तलकोले माथि वा माथिकोले तलसँग गर्ने। वा एउटा मन्त्रालयले, गृह मन्त्रालयले यो सडक डिभिजन कार्यालय कुनै ठाउँको सँग पनि समन्वय गर्न सक्छ, त्यो पनि डायगोनल भयो, आफ्नो चेन अफ कमान्डको भएन। जिल्ला प्रशासन कार्यालयलाई गर्यो भने चाहिँ त्यो चाहिँ भर्टिकल हुन्छ अब, तर चाहिँ अरू कार्यालयलाई गरेपछि डायगोनल। सो यस्तोलाई हामी छड्के समन्वय, डायगोनल कोअर्डिनेसन भनेर भन्छौँ। सङ्गठन समन्वयलाई आन्तरिक र बाह्य पनि भन्न सकिन्छ। सङ्गठनभित्रै गरिने समन्वय आन्तरिक हो, सङ्गठनले बाहिरका पात्र निकायहरूसँग गर्ने चाहिँ बाह्य सङ्गठन हो, के अरे समन्वय हो। अर्को समन्वयलाई चाहिँ कार्यगत र संरचनागत, फङ्सनल र स्ट्रक्चरल कोअर्डिनेसन भनेर पनि वर्गीकरण गर्न सकिन्छ। कार्यगत समन्वय र चाहिँ संरचनागत समन्वय। कार्यगत भनेको चाहिँ कामका सिलसिलामा समन्वय हुने, जसले जसलाई पनि गर्न सक्यो, जोसँग काम सम्बन्धित छ त्यसलाई कार्यगत भनिन्छ। स्ट्रक्चरल भनेको चाहिँ अघि भनेको सङ्गठनभित्र त्यो अथोरिटीको चेन अफ कमान्डभित्र मात्रै हुन्छ, संरचनाभित्र मात्रै रहेर समन्वय हुन्छ भने त्यसलाई चाहिँ स्ट्रक्चरल भनेर भनिन्छ, त्यसरी भन्न सकिन्छ। र अन्तिम एउटा चाहिँ औपचारिक तथा अनौपचारिक समन्वय भन्ने हुन्छ। फर्मल्ली गरियो अघि भने नि, चिठी लेखेर यसरी गरियो, फर्मल्ली गरियो, त्यो औपचारिक भयो। अनौपचारिक चाहिँ चिया कफी खान भेटेर वा रेस्टुरेन्टमा भेटेर वा पारिवारिक भेटघाट गरेर आदि गरेर समन्वय कायम गर्न खोजिन्छ भनेदेखि त्यो चाहिँ इन्फर्मल हुने भयो। यसरी समन्वयका प्रकारहरू, यस्ता विभिन्न किसिमका प्रकारहरू हुन्छन्। नेपालको प्रशासनमा समन्वय कायम गर्न गरिएका व्यवस्थाहरू के छन् भन्यो भने चाहिँ, अब नेपालमा चाहिँ एउटा त हाम्रो यो हाइरार्की जुन चेन अफ कमान्ड छ त्यसकै प्रयोग गरिन्छ। हरेक सुपरिवेक्षकले मातहतका कर्मचारीहरू, आफू मातहतका सबअर्डिनेटहरूको कामको समन्वय गर्छ। अनि अर्को चाहिँ समन्वय कायम गर्नका लागि चाहिँ जस्तो अर्गनाइजेसनल हाइरार्की भनौँ न, सङ्गठनात्मक सोपानमा पनि माथिल्लो तालुक निकायले मातहतका निकायहरूको समन्वय गरिराखेका हुन्छ काममा है। तालुकले मातहतका निकायको, माथिल्लो पदाधिकारीले तल्लो तहका पदाधिकारीको चेन अफ कमान्डभित्र। अर्को चाहिँ नेपालमा समन्वय कसरी कायम गरिन्छ त भन्दाखेरि, विभिन्न खाले कमिटीहरू बनाएर, जस्तो आयोजनाहरू छ भने स्टेयरिङ कमिटी बनाउने चलन छ है, निर्देशक समिति बनाउने, त्यसमा विभिन्न मन्त्रालयका सदस्यहरू तोक्ने अनि तिनीहरूको बैठक बसेर समन्वय कायम गरिन्छ। त्यसैले कमिटी मार्फत समन्वय गर्ने, स्टेयरिङ कमिटी, अनि त्यसपछि यो समन्वय समिति नै हुन्छ, यस्ता खालका समितिहरू मार्फत पनि कायम गर्ने चलन छ। अर्को समन्वय कायम गर्नका लागि चाहिँ के कसरी गरिन्छ त भन्दाखेरि, यो रिपोर्टिङ सिस्टम जुन छ, रिपोर्टिङ गर्दाखेरि एक ठाउँमा मात्रै, त्यो चेन अफ कमान्डमा मात्रै नगरेर सरकारवाला सबै अधिकारी र निकायमा पनि रिपोर्टिङ सँगसँगै पठाउने। चिठी पत्राचार गर्दा हामीले चाहिँ ओसी कपी दिन्छौँ, जुन बोधार्थ भनेर दिन्छौँ। इमेल गर्दाखेरि सिसी कपी दिन्छौँ होइन। हो यिनीहरू सबै के हो त भन्दा, मल्टिपल एजेन्सी रिपोर्टिङ, मल्टिपल एजेन्सी यो सेन्डिङ लेटर अथवा चाहिँ कम्युनिकेटिङ, अनि त्यस्तै गरिकन यो मल्टिपल एजेन्सी ग्रुप यो के भन्छ इमेल आदि गरेर पनि समन्वय गर्ने चलन छ। र कहिलेकाहीँ समन्वय कायम गर्नका लागि बैठक अनि त्यसपछि गएर गोष्ठीहरू कस्तो जस्तो क्षेत्रीय गोष्ठी हुन्छ, गृह मन्त्रालयले यो सातवटा प्रदेशमा गएर सिडिओहरूको गोष्ठी गर्छ। द्याट इज अल्सो ए मिन्स अफ कोअर्डिनेसन है, समन्वय कायम गर्नका लागि। र ओभरअल एडमिनिस्ट्रेटिभ स्ट्रक्चरभित्र हेऱ्यो भने चाहिँ खास गरिकन स्थानीय तहहरूको समन्वय त्यो प्रदेशभित्रकाको प्रदेशको सरकारले प्रदेशका मन्त्रालय प्रदेशको सरकारले गर्ने गरिकन हाम्रो संरचना बनाइएको छ होइन। र विभिन्न प्रदेशहरूका बिचमा समन्वय गर्नु पऱ्यो भने सङ्घीय सरकारले गर्छ। अनि त्यस्तै यहाँ सङ्घीय सरकारले चाहिँ स्थानीय तहहरूसँग सङ्घीय सरकारका निकाय मन्त्रालयले समन्वय गर्नु पऱ्यो भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वयकारी भूमिका खेल्छ भने प्रदेशका मन्त्रालय प्रदेश मुख्यमन्त्री कार्यालयसँग समन्वय गर्नु पऱ्यो अथवा कुनै कन्ट्याक्ट गर्नु पऱ्यो ट्रान्जेक्सन गर्नु पऱ्यो भनेदेखि चाहिँ त्यसको समन्वय चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरिदिन्छ। अब सङ्घका सबै निकायहरूको विकाससँग सम्बन्धित कार्यक्रमहरूसँग सम्बन्धित निकायहरूको समन्वय राष्ट्रिय योजना आयोगले गर्छ। त्यसपछि एडमिनिस्ट्रेटिभ कामको समन्वय प्रधानमन्त्री कार्यालयले गर्छ अनि फाइनान्सियल म्याटरको समन्वय चाहिँ अर्थ मन्त्रालयले गर्छ, सेक्युरिटी म्याटरको समन्वय गृह मन्त्रालयले गर्छ। सो यसरी हरेक निकायहरूको कुनै न कुनै हिसाबले समन्वयमा रोल हुन्छ, यस्ता व्यवस्थाहरू समन्वय कायम गर्नलाई गरिएको छ। र कलेक्टिभ रिपोर्टिङ गर्ने पनि चलन छ, जस्तो आज दिनभरि कहाँ कति खर्च भयो भन्ने कुरा महालेखामा प्रत्येक बेलुका त्यसको रिपोर्ट आउँछ, तर त्यो रिपोर्ट गर्नेले सँगसँगै आफ्नो तालुक निकायलाई पनि गर्छ उता पनि गर्छ अनि सरकारवाला अरूहरूमा पनि त्यो चाहिँ गइराख्या हुन्छ। अहिले पछिल्लो समयमा आइटीको प्रयोग गरेर हामीले ग्रुप वाट्सअप अनि यो ग्रुप भाइबर होइन यस्ता बनाएर पनि इन्फर्मेसन सेयरिङ गरेर समन्वय गर्ने गरेका छौँ। यी विधिहरूको प्रयोग नेपालमा पनि भएको छ कायम गर्न भनेर, समन्वय कायम गर्न भनेर भन्नुपर्छ। व्यवस्थापनमा समन्वयको महत्त्वमाथि प्रकाश पार्दै समन्वयका तरिकाहरूबारे चर्चा गर्नुहोस्। अब वाट इज द इम्पोर्टेन्स अफ कोअर्डिनेसन इन इन म्यानेजमेन्ट भन्यो भने यो त सजिलै छ। अब समन्वयले के गर्छ, सबभन्दा पहिला चाहिँ यो कार्य प्रकृति अनि र जनशक्ति उनीहरूको सोच उद्देश्यका बिचमा सामञ्जस्यता कायम गरिदिन्छ। एउटाको एक किसिमको कार्य प्रकृति हुनसक्छ, अर्कोको अर्को प्रकृतिको हुनसक्छ, जनशक्तिको सोच उद्देश्य प्राथमिकता काम गर्ने तौर तरिका फरक फरक हुनसक्छ। त्यसैले जनशक्तिको सोच प्रवृत्ति मूल्य आदि प्राथमिकता आदि र सङ्गठनको कार्य प्रकृति यिनीहरूका बिचमा सामञ्जस्यता कायम गर्छ, एउटा महत्त्व त्यो भयो। अर्को समन्वयले के पनि गर्छ त भन्दा कुन काम कसको हो, कुन विषयमा कसले निर्णय गर्ने भन्ने कुराको पनि स्पष्टता कायम गर्छ है, क्लारिटी अन हु डज वाट रेस्पोन्सिबिलिटी अथवा हु डज वाट वर्क, वाट इज द रेस्पोन्सिबिलिटी अफ ए पार्टिकुलर सेक्सन ओर पार्टिकुलर अथोरिटी इन एन अर्गनाइजेसन भन्ने कुरा पनि कोअर्डिनेसनले स्पष्ट गर्छ। त्यसले गर्दाखेरि द्वन्द्व हुँदैन सङ्गठनमा, इट एलिमिनेट्स द कन्फ्लिक्ट बाई क्लारिफाइङ द रेस्पोन्सिबिलिटी अफ अल युनिट एट द सेम टाइम अल अथोरिटी इन अर्गनाइजेसन है। अर्को चाहिँ सङ्गठनभित्र काममा दोहोरोपना र कार्य जिम्मेवारी खप्टिने जस्ता समस्याहरू हुँदैनन् समन्वय भयो भने। इट एलिमिनेट्स द डुप्लिकेसन अफ जब, एट द सेम टाइम इट एलिमिनेट्स द ओभरल्यापिङ अफ रेस्पोन्सिबिलिटी इन अर्गनाइजेसन, त्यो पनि यसले चाहिँ समाधान गर्छ। त्यसो गरिरहँदा के हुन्छ त भन्दाखेरि इट प्रमोट्स इकोनमी एन्ड इफिसियन्सी इन पर्फर्मेन्स इन जब है। यसले चाहिँ काममा के ल्याउँछ त भन्दा कुशलता र मितव्ययितालाई प्रवर्धन गर्छ समन्वयको कारणले गर्दाखेरि। अनि त्यस्तै गरिकन यो कर्मचारीहरूका बिचमा असल सम्बन्धको पनि विकास गर्छ कोअर्डिनेसनले, कर्मचारी र सुपरिवेक्षक कर्मचारी कर्मचारी निकाय निकाय बिचको असल सम्बन्धको पनि विकास गर्छ, त्यो पनि ज्यादै महत्त्वपूर्ण कुरा हो। अर्को चाहिँ कुनै पनि काममा निश्चित व्यक्ति वा इकाइको आधिपत्यलाई अन्त्य गरिदिन्छ कोअर्डिनेसनले, यो काम मेरै मात्रै हो, मैले मात्रै, अरूलाई सूचना दिनु हुँदैन, म मात्रै यसको विज्ञ हो भन्ने खालको, अथवा सूचना होल्ड गरेर राख्ने अनि कुनै काम कसैले मात्रै हो अकुपाई गरेर राख्ने, त्यो कुरालाई कोअर्डिनेसनले अन्त्य गरिदिन्छ। काम चाहिँ डिभिजन गरेर, र कसै काम बढी काम, कसैकोमा कम काम, कुनै कारणले रोकिएको हुन नसकेको, यो पहिचान गरेर समयमै समाधान गर्दाखेरि त्यो चाहिँ काममा कसैको आधिपत्य रहने स्थितिको अन्त्य हुन्छ। कर्मचारीहरू, इकाइहरू, निकायहरूका बिचमा के हुन्छ त भन्दा मेलमिलाप, सहसम्बन्ध, अनि त्यसपछि गएर उनीहरूका बिचमा पारस्परिक सहयोगको पनि प्रवर्धन गर्छ समन्वयले गर्दाखेरि। विभिन्न खाले जटिलता र समस्याहरूलाई समयमै सम्बोधन गर्न सकिन्छ। इफ देयर इज गुड कोअर्डिनेसन, कहीँ पनि कुनै प्रब्लम आयो भने इमिडिएटली समन्वय गरेर त्यसको समाधान गर्न सकिन्छ। त्यसैले काममा देखा पर्ने जटिलता कठिनाइहरूलाई समयमै समाधान गर्न सकिन्छ। र अर्को चाहिँ सङ्गठनले वातावरणमा आएको परिवर्तनलाई आत्मसात गरी परिवर्तनको ग्रहण गर्ने क्षमता वृद्धि गर्छ समन्वयले। है, कोअर्डिनेसनले चाहिँ बाहिर के भइराखेको छ त्यो कुरालाई बोध गराउने, त्यो कुरालाई सङ्गठनभित्र पनि जानकारी गराउने, र सङ्गठन त्यो परिवर्तनको दिशामा आफू पनि त्यो बहावमा बग्ने वातावरण सिर्जना गर्छ। त्यसैले इट हेल्प्स एडजस्टिङ दि अर्गनाइजेसन विथ दि चेन्ज इन इन्भाइरोमेन्ट, एन्ड देन इट इन्हान्सेस दि क्यापासिटी टु एडप्ट चेन्ज अफ एन अर्गनाइजेसन। सङ्गठनको परिवर्तनलाई ग्रहण गर्न सक्ने, परिवर्तनलाई सामना गर्न सक्ने क्षमता बढाउँछ र आफूलाई वातावरणसँग अनुकूलित बनाउँदै लान्छ कोअर्डिनेसनले गर्दाखेरि। होइन, अब यस्ता खालका लाभहरू अथवा फाइदाहरू हुन्छन् समन्वयका भनेर लेख्नु पऱ्यो, महत्त्वहरू। अनि समन्वयका तरिका कस्ता हुन्छन्, तरिका लेख्नुहोस् भनेछ। तरिका भनेको हाउ डु वी मेन्टेन कोअर्डिनेसन। अघि प्रकारको कुरा गर्दा पनि के तपाईँले त छनक पाइसक्नुभयो, त्यसैको आधारमा पनि मिलाएर आफ्नै भाषामा पनि लेख्न सकिन्छ। तर समन्वय गर्ने दुईटा विधि हुन्छन्, खास गरी औपचारिक ढङ्गले गर्ने समन्वय र अर्को चाहिँ अनौपचारिक समन्वय। सो ब्रोडली द कोअर्डिनेसन मेथड क्यान बी क्लासिफाइड इन्टु टु। दि फर्स्ट वान इज यो फर्मल कोअर्डिनेसन, एन्ड देन द नेक्स्ट वान इज इनफर्मल कोअर्डिनेसन। Now, how you will maintain coordination formally in organization? औपचारिक तरिका चाहिँ के हुन्छ समन्वय कायम गर्ने विधि के हुन्छ भन्दाखेरि, एक नम्बरमा त प्लानिङ नै हो। योजना गरियो भने समन्वय हुन्छ, किनभने इफ यु प्लान एभ्री एक्टिभिटी इन द अर्गनाइजेसन, देन एभ्री सेक्सन, एभ्री इम्प्लोय विल वर्क अकर्डिङ टु द प्लान। सो म्यानेजरले के गर्छ, योजनालाई साथमा राख्छ, त्यो योजना मन मुताबिक सबैले काम गरेका छन् कि छैनन् भनेर हेर्छ, र सबै योजनामा बाध्यिएर काम गरेपछि स्वत नै समन्वय हुन्छ, काममा एकरूपता हुन्छ। है, त्यसैले युज अफ प्लानिङ, योजना अथवा योजनाको प्रयोग गरेर समन्वय गर्न सकिन्छ। अब यो प्लानिङ चाहिँ के हो त भन्दा, के भन्छ, लङ टर्म प्लान अफ अर्गनाइजेसन, एनुअल प्लान, एनुअल बजेट प्रोग्राम, एनुअल एक्सन प्लान, अहिले हामीले प्रयोग गर्ने माइल स्टोन, होइन, कार्यान्वयन कार्ययोजना, यी सबै प्लानिङ हुन्, यिनीहरूले चाहिँ समन्वय कायम गर्नलाई मद्दत गर्छ। होइन, अर्को चाहिँ अब त्यही भित्र एक्सन प्लान पनि हो, तर छुट्टै लेख्न सक्नुहुन्छ एक्सन प्लान। एक्सन प्लानले चाहिँ हु डज वाट एट वाट टाइम बाई युजिङ हाउ मच रिसोर्सेस एन्ड वाट द रिजल्ट स्ट्यान्डर्ड इज एक्सपेक्टेड फ्रम हिम ओर हर भन्ने कुरा चाहिँ एक्सन प्लानले, कुन समयमा कति स्रोत खर्च गरेर कस्तो नतिजा ल्याउने गरी कसले कसरी काम गर्छ भन्ने कुराको स्पष्ट खाकालाई हामी कार्ययोजना भन्छौँ। हो, त्यो कार्ययोजनाले त झन् समन्वयलाई ज्यादै सहज बनाइदिन्छ, समन्वयको माध्यम हो। अर्को चाहिँ अर्गनाइजेसनल डिजाइन, सङ्गठनको ढाँचा जुन छ नि, अर्गानोग्राम इटसेल्फ भने पनि भयो, अथवा सङ्गठनको स्वरूप संरचना जुन हो अर्गनाइजेसनल डिजाइन, त्यो अर्गनाइजेसनल डिजाइनले पनि के गर्छ, समन्वय कायम गर्छ। हाउ डु वी डिजाइन एन अर्गनाइजेसन, देयर विल बी ए लिडर ओर म्यानेजर एट द टप, टक अबाउट गभर्मेन्ट एजेन्सी, एन्ड इफ यु टेक एन एक्जाम्पल अफ ए मिनिस्ट्री, देयर विल बी ए सेक्रेटरी अन द टप, अनि त्यसपछि त्यो सेक्रेटरीको तल चाहिँ चारजना, पाँचजना, छजना, कतै कतै सातजना सहसचिव, जोइन्ट सेक्रेटरिज। अब सेक्रेटरीले के गर्छ, जोइन्ट सेक्रेटरीले मात्रै समन्वय गर्छ, तल झर्दै झर्दैन। अनि प्रत्येक जोइन्ट सेक्रेटरीले के गर्छन्, आफू मातहतको अन्डर सेक्रेटरीहरूको समन्वय गर्छन्। अन्डर सेक्रेटरीले सेक्सन अफिसरहरूको र अफिसरहरूले नन गजेटेड कर्मचारीको, यो अर्गनाइजेसनल डिजाइन गर्दैखेरि कामको बोझ उपयुक्त हुने गरी अनि कामको विशिष्टीकरणको सिद्धान्त लागु हुने गरी र स्प्यान अफ कन्ट्रोल हुन्छ नि, नियन्त्रणको दायरा वैज्ञानिक र वस्तुगत हुने गरिकन डिजाइन गरियो र त्यही अनुसार कार्य जिम्मेवारी तोकियो भने समन्वय स्वत कायम हुन सक्छ। अनि त्यो अर्गनाइजेसनल डिजाइनमा च्यानल अफ कम्युनिकेसन, च्यानल अफ रिपोर्टिङ, च्यानल अफ डिरेक्टिङ एन्ड इन्स्ट्रक्टिङ, यो पनि एकदम वेल डिफाइन्ड छ भने समन्वय सजिलै कायम हुन सक्छ। त्यसैले प्रतिवेदनको प्रणाली च्यानल, कम्युनिकेसन सञ्चारको च्यानल र प्रणाली, त्यसपछि गएर निर्देशनको च्यानल र प्रणाली, पद सोपान अनि यो नियन्त्रणको दायरा, अधिकारको कडी अथवा यो भन्छ जिम्मेवारीको कडी, अधिकारको कडी वेल डिजाइन छ भने कम्युनिकेसन के अरे यो समन्वय प्रभावकारी हुन्छ, त्यसलाई अर्गनाइजेसनल डिजाइन भन्छ। अर्को त कार्यविधिको प्रयोग गरेर समन्वय गर्ने हो, कसरी गर्ने हरेक कामलाई भनेर स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजियर छ भने त्यसले स्वतै समन्वय कायम गरिदिन्छ। एभ्रीबडी विल डु अकर्डिङ टु दि एसओपी, सो वाई देयर विल बी सिमिलारिटी एन्ड हार्मोनी इन दि पर्फर्मेन्स अफ एभ्री रेस्पोन्सिबिलिटी इन द अर्गनाइजेसन, त्यसैले कार्यविधि। अर्को चाहिँ जब म्यापिङ, जब डिजाइनिङ वा चाहिँ यो रेस्पोन्सिबिलिटी म्यापिङ भन्छ, जिम्मेवारीको नक्साङ्कन गरेर जिम्मेवारीको डिजाइनिङ गरेर, यो भनेको चाहिँ हामीले एउटा म्यापै बनाउन सक्छौँ, ड्रइङ बनाउन सक्छौँ। जस्तो त्यो भनेको के हो त भन्दाखेरि, जस्तो प्रोसेस, सर्भिस प्रोसेसको ड्रइङ बनाउन सक्छौँ नि, गेटबाट छिर्ने बित्तिकै त्यहाँ टेबल इन्फर्मेसन डेस्क हुन्छ, एउटा सेवाग्राही त्यहाँ पुग्छ अनि त्यो इन्फर्मेसन डेस्कले दिएको इन्फर्मेसनका आधारमा अब ऊ कहाँ जान्छ, यो अर्को त्यो ठाउँमा त्यो झ्यालमा जान्छ जहाँ उसले दरखास्त दिनुपर्ने हुन्छ, त्यो दरखास्त त्यहाँबाट कम्प्युटर प्रणाली, अटोमेसन प्रणालीबाट वा अर्को फाइलबाट यो अफिसरकोमा पुग्छ, अफिसरले यसरी टिप्पणी पेस गर्छ, उपसचिवकोमा जान्छ, सहसचिव यो विषय सहसचिवले निर्णय गर्छ, त्यहाँबाट फर्केर फेरि दर्ता चलानीमा आउँछ, तल नै डेस्कमा आउँछ भनेर यसरी हामीले म्यापिङ गर्नुलाई, रेस्पोन्सिबिलिटी म्यापिङ अथवा जब म्यापिङ गरेर पनि गर्छन् सङ्गठनहरूले। अब सरकारीमा त त्यस्तो हुँदैन, प्राइभेटहरूमा त यस्तो हुन्छ, विदेशतिर ठुल्ठुलो कम्पनी भिजिट गर्न जानुभयो भने त सुरुमै तपाईँलाई त्यो म्याप देखाएर यसरी यसरी यसरी काम हुन्छ भनेर, त्यसलाई हामी रेस्पोन्सिबिलिटी म्यापिङ, जब म्यापिङ अथवा जब डिजाइनिङ भनेर यसरी डिजाइनिङ गरेर पनि हामीले कोअर्डिनेसन कायम गर्न सक्छौँ। अर्को समिति, कार्यदल आदिको प्रयोग गरेर, माथि नै मैले भनिहालेँ, स्टेरिङ कमिटी, कोअर्डिनेसन कमिटी होइन, अथवा चाहिँ यो कोअर्डिनेसन टास्क फोर्स यस्तो खालको बनाएर पनि गर्छौँ। अर्को एउटा चाहिँ सेन्ट्रलाइजेसन पनि समन्वयको एउटा विधि हो है, अधिकार र जिम्मेवारी महत्त्वपूर्ण एउटा बिन्दुमा राख्यो भने उसले त्यो अधिकारलाई प्रयोग गरेर मातहतका बीच, मातहतमा चाहिँ समन्वय कायम गर्छ। हामीले अहिले अर्को समन्वय गर्न चाहिँ अनुगमन, मूल्याङ्कन यो गरेर, सुपरिवेक्षण गरेर पनि समन्वय गरिराखेका हुन्छौँ। कर्मचारी बैठक गर्ने चलन छ होइन, गोष्ठी सेमिनार गर्ने चलन छ, यी सबै फर्मल विधिहरू भए। तर अर्को चाहिँ इनफर्मल मेथड अफ मेजर्स अफ कोअर्डिनेसन पनि हुन्छ, तिनीहरू चाहिँ के हुन्छ भन्दा सेल्फ कोअर्डिनेसन, एउटा आत्म समन्वय। म अब यो कुनै फर्मल छैन, ऐन कानुन डिजाइन त्यो उ गरेर देखाएको छैन, तर प्रत्येक व्यक्तिले मेरो कामको सफल सम्पादनका लागि मैले आफै प्रयत्न गरेर को कहाँ के हो समन्वय गर्छु भनेर गर्ने, त्यो चाहिँ आत्म समन्वय, सेल्फ इनिसिएसनबाट गर्ने समय। त्यो फर्मल्ली हुनसक्छ, इनफर्मल्ली हुनसक्छ, बाहिर कुनै तरिकाले अर्को चिनेको मान्छे प्रयोग गरेर होइन, आदि इत्यादि गरेर हुनसक्छ। अर्को समूह विज्ञानको प्रयोग गर्न सकिन्छ है, ग्रुप साइन्सको प्रयोग गर्न सकिन्छ। समूह विज्ञान भनेको चाहिँ के हो भने, जस्तो विभिन्न खाले कार्यक्रमहरू गर्ने के, जस्तो टिम बिल्डिङ एक्सर्साइज हुनसक्छ, फरक फरक निकायका मान्छे त्योसँग सम्बन्धितलाई गोदावरीमा लगेर तपाईँले चाहिँ दिनभरि गोष्ठीमा राख्नुभयो वा एक वान नाइट स्टे गराउनुभयो अनि त्यहाँ काम टिमवर्कहरू गराउनुभयो, तर फरक फरक निकायका भन्यो भने त्यसले के गर्छ, समन्वय कायम गर्छ, त्यसलाई चाहिँ समूह विज्ञान भनेर भन्छ है। अब त्यस्तै गोष्ठी सेमिनार यो तर अनौपचारिक ढङ्गले नट फर्मल्ली, नट फर्मल्ली भनेको मतलब कानुनले त्यो विधिलाई सिफारिस गरेको छैन, तर समन्वय कायम गर्ने उद्देश्यले हामी कहिले काहीँ रिफ्रेसमेन्ट मिटिङहरू गर्छौँ, वर्कसप गोष्ठीहरू भन्छौँ गर्छौँ, कार्यालयभन्दा बाहिर जान्छौँ, होटलमा जान्छौँ, रिसोर्टमा जान्छौँ, अनि त्यहाँ चाहिँ टिम बिल्डिङ एक्सर्साइजहरू गर्छौँ, ग्रुप एक्सर्साइज गर्छौँ, त्यो सबै के हो अनौपचारिक हो, त्यो चाहिँ तर समूह विज्ञानको थ्योरी अन्तर्गत पर्छ। अनि तालिम गोष्ठी आदि पनि तालिम एक किसिमको समन्वयको उपयुक्त माध्यम हो, विभिन्न निकायका मान्छेहरू एक ठाउँमा आएर एउटै क्लासरुममा बसेका हुन्छन् अनि सिक्दाखेरि त्योसँग सम्बन्धित कामहरूलाई नै एक्सर्साइजका रूपमा दिइन्छ, त्यसले पनि समन्वय गर्छ। अर्को त पार्टी, भोज, भतेर, भेटघाट, पिकनिक जाने चलन छ, होइन? हाम्रो चाहिँ विभिन्न कार्यालयहरू पिकनिक जान्छन्, किन त भन्दा त्यो द्याट्स ए इन्फर्मल मिन्स अफ ह्याभिङ गुड रिलेसन अमङ स्टाफ इन अर्गनाइजेसन, त्यसले पनि समन्वयलाई मद्दत गर्छ। र अनौपचारिक समूहहरू, सङ्गठनमा विभिन्न इन्फर्मल ग्रुपहरू हुन्छन्, तिनीहरूलाई परिचालन गरेर पनि अनौपचारिक समन्वय कायम गर्न सक्छ। सो दिज आर द मेथड अफ मेन्टेनिङ कोअर्डिनेसन इन अर्गनाइजेसन। अब तरिकाहरू पनि भयो, अब नेपालको सार्वजनिक व्यवस्थापन समयमा समन्वयमा रहेका समस्या के, तिनको पहिचान गरी समाधानका लागि मौलिक एवं ठोस सुझाव दिनुहोस्। अब हामी कहाँ चाहिँ समन्वयका प्रब्लम के छन् त भन्दाखेरि, मेजर एउटा प्रब्लम चाहिँ के छ भने, हामी कहाँ स्पष्ट कार्य जिम्मेवारी तोक्ने चलन छैन अथवा तोकिएको अवस्था छैन, कसले के गर्ने भन्ने स्पष्ट छैन, एजेन्सीगत हिसाबले पनि अनि पदको हिसाबले पनि धेरै अस्पष्टताहरू छ, काममा दोहोरोपना छ, ओभरल्यापिङ छ, होइन? अनि स्पष्ट काम तोक्ने चलन छैन, त्यसैले ल्याक अफ क्लियर डिभिजन अफ रेस्पोन्सिबिलिटी, त्यसले गर्दा समन्वय गर्न कठिन भएको अवस्था छ एउटा। दोस्रो कुरा हामी कहाँ के छ त भन्दा, स्ट्याटस कन्सियसनेस, पदीय अहम, पदीय सचेतना छ, म यो पदकोले तल्लोसँग किन गर्ने, वा तल्लोले माथिल्लोसँग हो यो त मेरो कुनै शाखा अधिकृतलाई सहसचिवसँग समन्वय गर्न लगाइयो भने यो मेरो लेभलको होइन, यो त सहसचिवले सहसचिवलाई गर्नुपर्छ भनिदिन्छ, होइन? अब सचिवसँग गर्नु पऱ्यो भने अब सहसचिवले मैले सचिवलाई भने सचिवले सचिवसँग गर्ने, सचिवले कसैलाई गर्यो भनेदेखि बोलायो एकछिनका लागि भनेदेखि म सिनियर हो भन्दा किन त्यसको कोठामा जाने, ऊ जाँदैन है। यस्ता यावत प्रब्लमहरू छन्, त्यसलाई भन्छ पोजिसनल कन्सियसनेस भन्छ, यो पदीय अहम, पदीय सचेतना यस्ताका पछि धेरै हाम्रो लाग्छन् है, यो कसको नाम अगाडि भयो, को सिनियर, को जुनियर आदि, को एक नम्बर लोकसेवामा, को अगाडि सिफारिस भएको, यस्ता कुरामा पनि झगडा हुन्छ। त्यसैले यो कोअर्डिनेसनमा पदीय सचेतना, पदीय अहम जस्ता कुराले पनि कोअर्डिनेसन प्रभावकारी भएको छैन। वी डु हेभ भेरी पुअर च्यानल अफ कम्युनिकेसन, सञ्चारको प्रणालीहरू एकदमै कमजोर छ, त्यो कारणले गर्दाखेरि पनि हामी कहाँ समन्वयको प्रभाव कमी छ अथवा समन्वयमा समस्या छ, होइन? अनि त्यसपछि गएर एकाङ्गी कार्यशैली छ, कसैलाई सोध्ने, किन सोधिराख्नु पऱ्यो, किन बुझिराख्नु पऱ्यो, कानुन अनुसार मैले मेरो काम आफै गर्ने हो, किन अर्कोलाई सोध्ने, किन त्यसलाई सोध्ने, किन बोलाउने, किन मिटिङ गर्ने भन्ने खालको प्रवृत्ति छ हामी कहाँ एकाङ्गी कार्यशैली, एकाङ्की कार्यशैलीले पनि समन्वय हुँदैन। अनि त्यो विभिन्न निकायहरूका बिचमा कन्टिन्युस यो इन्टरेक्सन, कन्टिन्युस कम्युनिकेसन को कमी छ हामी कहाँ, बेला बेलामा भेटघाट गर्ने, सञ्चार गर्ने, टेलिफोन गर्ने, इमेल गर्ने, इमेलको त कहिले रेस्पोन्सै हुँदैन, इमेलको होइन रेस्पोन्स गर्ने यो खालको छैन, भनेको नियमित सम्पर्क, भेटघाट, सञ्चार को प्रवृत्ति नै छैन हाम्रो, त्यसले पनि समन्वय हुँदैन। अर्को चाहिँ यो कार्यक्षेत्रमा दोहोरोपना छ धेरै नै हामी कहाँ, त्यसले पनि समन्वयमा कठिनाइ हुन्छ, ओभरल्यापिङ र डुप्लिकेसन धेरै छ। अर्को चाहिँ स्वार्थको हावी छ, कोअर्डिनेसन गर्नमा स्वार्थले व्यवधान सिर्जना गर्छ, जस्तो कुनै काम अर्कालाई सोधेर गऱ्यो भने त्यसले जस लिन्छ कि, वा अर्कालाई सोद्धाखेरि मेरो फाइदा उसले लिन्छ कि, मैले कम फाइदा उसले बढी लिन्छु कि, वा किन त्यो गर्ने, यो कामलाई सकेसम्म डिले गरिदिउँ, अरूसँग चाहिँ समन्वय गरिराख्नु जरुरी नै छैन भनेर फाइल थन्काइदिने, होइन? त्यो चाहिँ के हो त भन्दाखेरि यो स्वार्थ हावी हुने पद्धति छ। कतिपय काम त कसैको महाशाखाको वा शाखाको वा कुनैको जिम्मेवारीको काम हुन्छ, तर त्यो अर्को जसले भेट्छ उसले लुकाइदिन पनि सक्छ, अनि माथिल्लो हाकिमले चाह्यो भने त्यो काम अर्कोलाई दिएर अर्को मार्फत गराएको पनि हुन्छ, त्यो गर्दा आफ्नो स्वार्थ पूर्ति भयो भने सो हामी एकदम सूचना लुकाएर स्वार्थ कहाँ मिट हुन्छ त्यो अनुसार काम गर्छौँ, त्यसैले हामी कहाँ चाहिँ स्वार्थ हावी हुँदा पनि समन्वय प्रभावकारी हुँदैन। अर्को चाहिँ यो सेल्फ कोअर्डिनेसन भने नि मैले आत्म समन्वय, हामी आफैले समन्वयको लागि प्रयास त कहिले गर्दैनौँ, त्यो चाहिँ ज्यादै ठुलो कमजोरी छ हाम्रो। अर्को यो चाहिँ आम नागरिक, नागरिक समाज, मिडिया अथवा सरकारवाला निकाय यिनीहरूसँग हामी सहभागितामूलक शैलीमा काम गर्दैनौँ, उनीहरूलाई पार्टिसिपेसन गराउने चलन छैन सार्वजनिक प्रशासन र व्यवस्थापनका कामहरू। त्यो कारणले गर्दाखेरि बाह्य क्षेत्र, बाह्य तत्त्व, बाह्य पात्रहरूसँगको समन्वय हुँदैन भनेको यो चाहिँ सरकारवाला, सेवाग्राही, अन्य निकायहरू होइन, यिनीहरूसँग प्रभावकारी राम्रो समन्वय हुँदैन। अर्को त हाम्रो नेतृत्वहरूमा हेजिटेसन पनि छ, जस्तो विदेशीहरूसँग समन्वय गर्नु पर्यो, अलि एकदम विद्वानहरूसँग समन्वय गर्नु पर्यो भनेदेखि मसँग त्यो क्षमतै छैन, म बोल्नै पो जान्दिनँ कि होइन, म उनीहरूसँग कसरी गर्ने भनेर त्यो हेजिटेसनले पनि प्रभावकारी समन्वय हुन सक्दैन। यस्ता खालका समस्याहरू समाधान गर्नलाई त कार्य जिम्मेवारी स्पष्ट तोक्नु पर्यो, त्यसपछि कार्य जिम्मेवारीको कुरा, अधिकारको कुरा, यो सबै पारदर्शी पनि हुनु पर्यो। त्यस्तै गरिकन समन्वयका संयन्त्रहरू, अघि मैले भने स्टेयरिङ कमिटी, समन्वय समिति, कार्यदल यस्ताहरूको र अनौपचारिक समूहहरू, टिमवर्क, यसको बढीभन्दा बढी प्रयोग गर्नु पर्यो। अनि त्यसपछि गएर कर्मचारीहरूमा कन्फिडेन्स लेभल र कम्युनिकेसन स्किल बढाउनु पर्यो, यो एकदम आत्मबल, कन्फिडेन्स भनेको चाहिँ आत्मविश्वास बढाउनु पर्यो। अनि त्यसपछि गएर अर्को चाहिँ कम्युनिकेसन स्किल्स, संचार गर्ने सिप, अन्तर वैयक्तिक सम्बन्ध कायम गर्ने, इन्टरपर्सनल रिलेसन कायम गर्ने सिपको पनि विकास गर्नु पर्यो। अर्को चाहिँ यो रिपोर्टिङ प्रणाली जुन हो, रिपोर्टिङ प्रणालीलाई पनि प्रभावकारी बनाउनु पर्यो, जसको माध्यमबाट समन्वय प्रभावकारी हुन सक्छ। र हरेक निकायहरूले आफ्नो कामसँग सरोकार राख्ने निकायहरूको पहिचान गर्नु पर्यो, र ती प्रत्येक निकायमा समन्वयको सम्पर्क व्यक्ति तय गर्नु पर्यो, र सिधा त्यो सम्पर्क व्यक्तिको माध्यमबाट समन्वय गर्ने गरिकन व्यवस्था गर्नु पर्यो। र अर्को चाहिँ यो हरेक निकायहरूले आफूसँग सरकारका सूचनाहरू, तथ्याङ्कहरू चाहिँ व्यवस्थित ढङ्गले सार्वजनिक गर्ने गरी वेबसाइटमा राख्ने गर्नाले पनि त्यसको माध्यमबाट पनि समन्वय कायम गर्नलाई सजिलो हुन्छ। र समन्वय कायम गर्दा तालुकले मातहतलाई गर्ने गरिकन एउटा इनबिल्ट सिस्टम पनि प्रभावकारी बनाउनु पर्यो, र सङ्गठनभन्दा बाहिरका निकायहरूसँग समन्वय गर्नका लागि पनि सङ्गठनमा निश्चित कर्मचारीलाई त्यो जिम्मेवारी तोकेर प्रभावकारी समन्वय कायम गराउनु पर्यो। धेरै प्राइभेट अर्गनाइजेसन र प्रोजेक्टहरूमा चाहिँ कम्युनिकेसन अफिसर भन्ने नै हुन्छ, तर अब सरकारीमा चाहिँ त्यो हुँदैन। यस्तो खालका व्यवस्थाहरू गऱ्यो भने हामीले के गर्न सक्छौँ, समन्वयलाई प्रभावकारी बनाउन सक्छौँ। अब समन्वयमा आउन सक्ने व्यवधानका कारण उल्लेख गर्दै, त्यस्ता सम्भावित व्यवधानलाई के कस्ता पूर्व सावधानी अपनायो भने तिनीहरूबाट बच्न सकिन्छ भन्ने पनि एउटा क्वेसन रहेछ। अब समन्वयमा आउने व्यवधान भनेको त के हो त भन्दा, अघिकै के गर्नुपर्छ भन्नेमा भनेकैमा जाउँ एकछिनका लागि। समन्वयमा आउने व्यवधान भनेको चाहिँ के हो भनेदेखि, ब्याड अथवा पुअर कम्युनिकेसन च्यानलहरू सिस्टम छ भने व्यवधान आउँछ। अर्को चाहिँ कर्मचारीहरूका बिचमा द्वन्द्व छ भने, है कर्मचारीहरूका बिचमा वा निकायहरूका बिचमा द्वन्द्व छ भने त्यसले पनि समन्वयमा के ल्याउँछ, व्यवधान लिएर आउँछ। त्यस्तै गरिकन कर्मचारीमा कम्युनिकेसन र इन्टरपर्सनल स्किल छैन भने, है कम्युनिकेसन स्किल र इन्टरपर्सनल स्किल छैन भने त्यसले गर्दाखेरि पनि समन्वयमा कठिनाइ ल्याइदिन्छ। आवश्यक ज्ञान र अनुभवको अभाव छ कर्मचारीमा भने त्यसले पनि कठिनाइ ल्याइदिन्छ। र मानिसको भावी व्यवहारको पूर्वानुमान गर्न नसक्नु, अनिश्चितता, अनिश्चित व्यवहार, अनप्रेडिक्टेबल बिहेभियरले पनि समन्वय गर्न, आज हुन्छ भने हुन्छ, भोलि फेरि उसको व्यवहार बद्लेर त्यो हुँदैन भन्न सक्छ, यस्तो अनप्रेडिक्टेबिलिटी अफ ह्युमन बिहेभियर यो पनि हुन्छ। अर्को चाहिँ यो एकछिनका लागि नयाँ विचार, कार्यक्रम वा नयाँ अवधारणा इन्ट्रोड्युस हुँदा पनि समन्वय खल बलिन्छ। पहिलाको एउटा सिस्टममा बसेको समन्वयलाई नयाँ विचार, नयाँ कार्यक्रम, नयाँ नीति, होइन, नयाँ अवधारणा आइदिँदाखेरि पनि त्यसले पनि व्यवधान सिर्जना गर्छ। अर्को चाहिँ सङ्गठनको आकारमा निरन्तर विस्तार हुनु र जनशक्ति वा कर्मचारी चाहिँ ज्यादै धेरै भयो भने पनि समन्वय प्रभावकारी हुन सक्दैन। र एकदम कठोर हाइरार्की भयो भने पनि, कठोर पदसोपान भयो भने पनि त्यसले गर्दाखेरि पनि समन्वय धेरै प्रक्रिया भयो, चरण धेरै ल्याडर भयो, त्यसले पनि समन्वयमा कठिन गर्छ भने, अर्को चाहिँ पदीय अहम जुन छ, यो पदीय अहमले पोजिसनल स्ट्याटसले गर्दाखेरि पनि समन्वयमा कठिन हुन सक्छ है। यस्ता खालका समस्याहरू हुन्छन्। त्यसलाई समाधान गर्न अघि माथि नेपालमा समन्वयलाई सुधार गर्न के गर्नुपर्छ भनेकै कुरा लेख्नु पर्यो। उद्देश्य जिम्मेवारी स्पष्ट तोक्नु पर्यो, कार्यविधि सरल बनाउनु पर्यो, पारदर्शिताको अवलम्बन गर्नु पर्यो, सूचनामाथि पहुँचको सुनिश्चितता गर्नु पर्यो, मानिसहरूका बिचमा असल सम्बन्ध कायम गर्नु पर्यो, फोकल पोइन्ट तोक्नु पर्यो, कार्यविधि एकदम पारदर्शी र सरल हुनु पर्यो, होइन, यस्तै यस्तै गर्यो भने त्यस्तो आउँदैन भन्ने हो। अब अधिकार प्रत्यायोजन भनेको के हो, यसको प्रकार र प्रक्रिया उल्लेख गर्नुहोस् भने, होइन, अधिकार प्रत्यायोजन भनेको त तपाईँले उता विकेन्द्रीकरणमा पढिसकिहाल्नु भयो माथिल्लो, तर यहाँ अधिकार प्रत्यायोजन चाहिँ माथिल्लो तहको प्रशासनिक अधिकारी वा निकायले मातहतका कर्मचारी वा निकायलाई उसमा रहेको अधिकार हस्तान्तरण गर्ने प्रक्रिया चाहिँ प्रत्यायोजन हो। यसमा एडमिनिस्ट्रेटिभ अर्गनाइजेसनभित्र माथिल्लो तहको पद माथिल्लो तहको इकाइले तल्लो तहको कर्मचारी वा इकाइलाई आफूमा रहेको अधिकार हस्तान्तरण गर्छ भने त्यसलाई हामी अधिकार प्रत्यायोजन भनेर भन्छौँ। र यो अधिकार प्रत्यायोजन चाहिँ प्रत्यायोजन गर्ने अधिकारीमा कानुनले दिएको अधिकारको मात्रै प्रत्यायोजन हुन्छ, अनि त्यो अधिकार उसले चाहेको बेलामा फिर्ता लिन सक्छ। अधिकार तल दिए पनि उत्तरदायित्व चाहिँ उसँगै रहन्छ, कामको सफलता असफलताको जस अफजस उस स्वयंले लिनुपर्ने हुन्छ। र अधिकार कानुनले प्रत्यायोजन गर्न पाइँदैन भनेका अधिकारहरू प्रत्यायोजन गर्न पाइँदैन, अर्थात् कानुनले नै कुनै पदाधिकारीले नै गर्नुपर्ने भनेर तोकेको अधिकार छ भने त्यसलाई पनि प्रत्यायोजन गर्न पाइँदैन। र एकचोटि प्रत्यायोजन गरेको अधिकार पुनः प्रत्यायोजन हुँदैन। भनेको के हो भने, तपाईँले तपाईँ सहसचिव हुनुहुन्छ, उपसचिवलाई अधिकार प्रत्यायोजन गर्नुभयो, अब उपसचिवले तपाईँबाट लिएको अधिकार फेरि शाखा अधिकृतलाई प्रत्यायोजन गर्न पाउँदैन, कानुनले उसलाई दिएको अधिकार मात्र प्रत्यायोजन गर्न। सो डेलिगेस के अरे यो डेलिगेसन क्यान नट बी रिडेलिगेटेड भन्छ है, पुनः प्रत्यायोजन गर्न पाइन्न। यति भनेपछि अधिकार प्रत्यायोजन के हो भनेर बुझ्नुभयो। अधिकार प्रत्यायोजन जहिले पनि ऊर्ध्व हुन्छ, थाडो तल माथिबाट तलतिर हुन्छ। अब अधिकार प्रत्यायोजनका प्रकार र प्रक्रिया उल्लेख गर्नुहोस् भने पनि, अब अधिकार प्रत्यायोजनका प्रकारको कुरा गर्दा त के भन्न सकियो त भन्दाखेरि, यसलाई चाहिँ यो सशर्त, निशर्त, औपचारिक, अनौपचारिक, ठाडो, होइन, अथवा चाहिँ यो के अरे के भन्छ इन्डिभिजुअल वा ग्रुप भनेर यसरी वर्गीकरण गर्न सकिन्छ अधिकार प्रत्यायोजनलाई। अर्थात् यसलाई चाहिँ एउटा पहिलो चाहिँ सशर्त अधिकार प्रत्यायोजन र निशर्त अधिकार प्रत्यायोजन, यो यस्तो गर्ने गरी मात्रै तिमीलाई अधिकार दिएको छ भनेर तोकेर दियो भने शर्तसहितको अधिकार प्रत्यायोजन भयो, तिमीले स्वतन्त्रपूर्वक काम गर्न सक्छौ यो विषयको अधिकार तिमीलाई भयो भनेर दियो, शर्त राखिएन भने त्यो चाहिँ निशर्त हुने भयो। अर्को चाहिँ पूर्ण वा आंशिक प्रत्यायोजन भन्ने पनि हुन्छ, कुनै अधिकार सिँगै दियो भने पूर्ण, अब उसले दिँदा लिखित रूपमा दियो तर चाहिँ यो विषयमा मलाई मसँग समन्वय गरेर कार्य सम्पादन गर्ने भन्यो भने आंशिक मात्रै दियो, सोधेर गर्ने भनेको है आंशिक मात्रै दियो, त्यसैले पूर्ण वा आंशिक हुनसक्छ अधिकार प्रत्यायोजन। अर्को चाहिँ औपचारिक वा अनौपचारिक हुनसक्छ, त्योमा अघि पनि भने फर्मल्ली तपाईँलाई लिखित रूपमा दियो फर्मल्ली भने त्यो औपचारिक हुने भयो, अब मौखिक रूपमा दियो फर्मल्ली लेखेर दिएन भने त्यो चाहिँ अनौपचारिक हुने भयो, प्रत्यक्ष वा परोक्ष वा अथवा अप्रत्यक्ष पनि भन्न सक्छौँ हामीले, प्रत्यक्ष वा अप्रत्यक्ष अधिकार प्रत्यायोजन। प्रत्यक्ष भनेको चाहिँ के हो त भन्दाखेरि, यो माथिल्लो निकाय वा अधिकारीमा रहेको अधिकारलाई मातहतको निकाय कर्मचारीलाई कामसँगै औप तर पनि उसलाई कुनै काम चाहिँ तिमीले गर भनेर उसलाई जिम्मा दियो, तर लिखित रूपमा दिएन, ल यो गर अधिकार दिए सर नै हो भनेर उसलाई काम गर्ने अधिकार दियो, अनौपचारिक रूपमा दियो भनेदेखि यसलाई चाहिँ अनौपचारिक, यसलाई औपचारिक रूपमा लिखित रूपमा दिएको औपचारिक, होइन भने अनौपचारिक भनेर एक सेन्टेन्स लेखे भइहाल्छ, त्यसरी डिटेलमा जानु परेन। त्यसैले औपचारिक अनौपचारिक आन्तरिक र बाह्य प्रत्यायोजन भन्ने पनि हुन्छ। सङ्गठनले माथिल्लो तहले तल्लो तहलाई दियो आन्तरिक हो, एउटा सङ्गठनले अर्को सङ्गठनलाई, सङ्गठनले बाहिरको कुनै एजेन्सीलाई दियो भने त्यो चाहिँ बाह्य अधिकार प्रत्यायोजन हो। अब अधिकार प्रत्यायोजनका प्रक्रिया चाहिँ के हुन् भन्ने छ फेरि, है प्रोसेस अफ यो डेलिगेसन भन्दाखेरि चाहिँ सबभन्दा पहिला त अधिकार प्रत्यायोजन के गर्नलाई के गर्नु पर्यो भन्दा कामको बाँडफाँड गर्नु पर्यो, डिभिजन अफ वर्क। त्यसपछि कामको बाँडफाँड गरिसकेपछि त्यो कामलाई सम्पादन गर्न फत्ते गर्न कति अधिकार चाहिन्छ भन्ने पहिचान गरेर एलोकेसन अफ अथोरिटी, ट्रान्सफर अफ अथोरिटी दोस्रोमा गर्नु पर्यो। त्यसैले पहिलो कामको बाँडफाँड, दोस्रोमा शक्ति वा अधिकारको हस्तान्तरण, अनि त्यसपछि गएर जिम्मेवारी र तथा उत्तरदायित्वको सृजना, जिम्मेवारी र उत्तरदायित्वको सृजना। अधिकार मात्रै दिएर भएन, त्यसलाई जिम्मेवार बनाएर उत्तरदायी बनाएर अधिकारको प्रयोग गर्नका लागि निश्चित विधिगत व्यवस्था, संरचनागत व्यवस्था पनि गर्नुपर्छ। अनि त्यसपछि गएर अब अधिकार प्रत्यायोजन गरेको अधिकारीको सुपरिवेक्षण, मोनिटरिङ यो पनि अर्को चरणमा पर्छ। त्यसैले डिभिजन अफ वर्क, एलोकेसन अफ अथोरिटी, क्रिएसन अफ अकाउन्टेबिलिटी एन्ड रेस्पोन्सिबिलिटी मेकानिजम, मोनिटरिङ एन्ड सुपरभिजन अफ द युज अफ अथोरिटी द्याट इज डेलिगेटेड, यो चारवटा के हुने भए भन्दा अधिकार प्रत्यायोजनका प्रक्रिया हुने भए। अब सार्वजनिक व्यवस्थापन अधिकार प्रत्यायोजनको महत्त्व के हुन्छ, सबै अधिकार प्रत्यायोजन गर्न मिल्छ, आफ्नो जवाफलाई कारणसहित पुष्टि गर्नु। अब सार्वजनिक के अरे व्यवस्थापनमा अधिकार प्रत्यायोजनको महत्त्व त के हुन्छ भन्दा, अधिकार प्रत्यायोजनले नम्बर एक त नेतृत्वलाई नीतिगत काममा केन्द्रित गर्न मद्दत गर्छ, अरू सानातिना काममा ऊ अल्झिरहनु परेन, ऊ नीतिगत काममा केन्द्रित हुन सक्छ। दोस्रो अधिकार प्रत्यायोजनले के गर्छ त भन्दा, तल्लो तहका कर्मचारीले यो स्वामित्व अपनत्व बोध गर्छन् र उनीहरू उत्प्रेरित हुन्छन् काममा, है मलाई अधिकार दियो जिम्मेवारी दियो भनेर। अर्को चाहिँ के हो त भन्दाखेरि, यो अधिकार प्रत्यायोजनले सहभागितामूलक सार्वजनिक व्यवस्थापनको अवधारणाको कार्यान्वयन हुन्छ अथवा सहभागितामूलक कार्यशैलीको कार्यान्वयन हुन्छ। अर्को काममा शीघ्रता आउँछ, अधिकार प्रत्यायोजन गर्यो भने चाहिँ त्यो तल्लो तहहरूले जिम्मेवार भएर काम गर्छन् र एउटै मान्छेले मात्रै सबै काम गर्नुपर्ने, निर्णय गर्नुपर्ने हुँदा धेरै समय लाग्ने हुन्छ, त्यसैले कार्यगत शीघ्रता आउँछ अथवा काममा चाहिँ शीघ्रता पनि आउँछ, त्यो पनि फाइदा हुन्छ अधिकार प्रत्यायोजनको अथवा त्यसको महत्त्व त्यो पनि भयो होइन। अर्को तल्लो तहको क्षमता विकास गरिदिन्छ यसले, अधिकार प्रत्यायोजनले चाहिँ जसलाई प्रत्यायोजन गर्छौँ त्यसको क्षमता विकास गरिदिन्छ। अर्को कठोर परिस्थिति अथवा जटिल समस्यापूर्ण परिस्थितिमा कामलाई सहजै गर्न सम्भव हुन्छ, अथवा समस्याको समयमा अधिकार प्रत्यायोजन गरियो भने चाहिँ कामको सहज सम्पादन गर्न, किनभने तल्लो तहमै अधिकार हुन्छ, परिस्थिति अनुसार इमिडिएटली काम गर्न, उसले निर्णय गर्न, परिस्थितिको सामना गर्न सक्छ। अर्को चाहिँ के हुन्छ त भन्दाखेरि, यसमा सबै कर्मचारीलाई जिम्मेवारी बोध पनि गराउँछ अधिकार प्रत्यायोजनले, सबै कर्मचारीहरूमा जिम्मेवारी बोध गराउँछ, किनभने मलाई पनि अधिकार छ, मैले पनि काम गर्नुपर्छ, यो अधिकारको सदुपयोग गर्नु मेरो जिम्मेवारी हो अथवा काम गर्नु मेरो जिम्मेवारी हो भन्ने कुरा चाहिँ सृजना गर्छ, जिम्मेवारी बोध गराउँछ। र कर्मचारीहरूमा निर्णय गर्ने क्षमता पनि बढाइदिन्छ यसले, अधिकार दिएपछि त निर्णय गर्नु पर्यो, त्यसैले तल्लै तहदेखि निर्णय गर्ने क्षमता बढ्छ र कर्मचारीमा कार्य सन्तुष्टि, आत्मविश्वास आदि बढ्ने भयो। माथिल्लो तहमा गएर काम गर्न सक्ने यो सिप खुबी विकास हुन्छ कर्मचारीमा, किनभने तलै अधिकारको प्रयोग गरेर निर्णय गर्ने, माथिल्लो पदको अधिकार न तल जाने हो, त्यसैले माथिल्लो पदको काम तलै पदले गर्ने स्थिति हुन्छ, जसले माथिल्लो पदमा पदोन्नति भएर गएर गर्नुपर्ने काम सहजै गर्न सक्ने खुबी चाहिँ कर्मचारीहरूमा विकास हुन्छ यसले गर्दाखेरि। अनि आदि अधिकार प्रत्यायोजनले सुपरिवेक्षक र सबअर्डिनेटका बिचमा सम्बन्ध पनि सुधार गर्छ, है यस्ता खालका फाइदाहरू हुन्छन्। अब अर्को चाहिँ के सबै अधिकार प्रत्याजन गर्न मिल्छ? मिल्दैन डेफिनेटली। कानुनले गर्न नमिल्ने भनेर निश्चित पदाधिकारीले नै सम्पादन गर्नुपर्ने भनेर तोकेका वा अधिकार प्रत्याजन गर्न नमिल्ने भनेर तोकेका विषयमा अधिकार प्रत्याजन गर्न पाइँदैन, मिल्दैन। त्यसलाई चाहिँ हामी अधिकार प्रत्याजनको सीमा भन्छौँ है। जाँचमा अधिकार प्रत्याजनको सीमा भनेको के हो भन्दा, कुनै व्यक्तिमा रहेको अधिकार कानुनद्वारा नै वा कामको प्रवृत्ति अथवा कामको चरित्रका आधारमा तलतर्फ प्रत्याजन गर्न नमिल्ने अवस्थालाई हामी अधिकार प्रत्याजनको सीमा भन्छौँ। सकेसम्म अधिकार प्रत्याजन गरेको राम्रो, तर केही यस्ता अधिकार हुन्छन् जसलाई प्रत्याजन गर्नु हुँदैन, त्यही कुरालाई हामी अधिकार प्रत्याजनको सीमा भन्छौँ। त्यसैले सबै अधिकार प्रत्याजन गर्न मिल्छ भन्ने छैन, मिल्दैन। निश्चित सीमाहरू हुन्छन् अधिकार प्रत्याजनका। त्यस्ता सीमाहरू के हुन् त भन्दाखेरि, एकछिनका लागि नीतिगत र राजनीतिक कुराहरू प्रत्याजन हुँदैन। कहिले पनि संसदले ऐन बनाऊ भनेर अर्को कुनै कार्यपालिकालाई वा कसलाई अधिकार प्रत्याजन गर्न सक्दैन, तर ऐन अन्तर्गत नियमावली बनाऊ भनेर जुन अधिकार प्रत्याजन गर्छ त्यसलाई हामी डेलिगेटेड लेजिस्लेसन भन्छौँ। त्यो हदसम्मको नियमावली बनाउने सम्मको पाइयो। त्यसैले सब्सटेन्सिभ कुरा, सब्सटेन्टिभ ल बनाउने कुरा चाहिँ उसले के गर्दैन, प्रत्याजन गर्दैन, प्रोसिजुरल मात्रै गर्न सक्छ। त्यसैले यो नीतिगत कुरा भयो, अर्को राजनीतिक कुरा भयो। नीतिगत र राजनीतिक कुरालाई हामीले प्रत्याजन गर्न सक्दैनौँ। मन्त्रीको काम कहिले पनि मन्त्रीले जे गर्नुपर्ने हो नि, पोलिसी डिसिजन गर्नुपर्ने वा के हो, त्यो चाहिँ सचिवलाई प्रत्याजन हुँदैन। तर सबै होइन, सचिवले अधिकार मन्त्रीबाटै पाउने हो, पाउनु त अधिकार प्रत्याजन गरेरै गर्ने हो, तर चाहिँ पोलिटिकल कुरामा चाहिँ फेरि अब त्यो प्रत्याजन हुँदैन र पोलिसीको कुरामा पनि हुँदैन। अर्को बजेट निर्माण र कार्यान्वयन सम्बन्धी कुरा पनि प्रत्याजन हुन सक्दैन। जस्तो संसदले नै बजेट अप्रुभ गर्नुपर्छ, अर्थ मन्त्रालयले नै फाइनल गर्नुपर्छ, त्योसँग छलफल गरेर उसले एलएमबीआईएसमा फिक्स गरेपछि अथवा लक गरेपछि अब बजेट अर्कोले चलाउन ओर्न मिल्दैन। अब त्यो गर्ने काम चाहिँ अर्कोलाई उसले प्रत्यायोजन गर्न सक्दैन। त्यसैले बजेट निर्माणको काम र कार्यान्वयन सम्बन्धी कामका जुन आर्थिक कार्यविधि ऐन नियमहरू, साधन खरिद ऐन नियमहरूले तोकेका कुरा हुन्छन्, ती कुराहरू चाहिँ त्यही अनुसार गर्नुपर्ने हुन्छ, प्रत्यायोजन गर्न मिल्दैन। अर्को चाहिँ कहिलेकाहीँ यो नियुक्ति, कर्मचारीहरूको, पदाधिकारीहरूको नियुक्ति जसले गर्ने भने हो उसैले गर्नुपर्छ। अब अहिले संवैधानिक निकायमा मान्छे छैनन् भने चाहिँ संवैधानिक परिषदले गर्ने हो, त्यो उसैले अर्कोलाई प्रत्यायोजन गर्न सक्दैन। प्रधानमन्त्रीलाई, मन्त्री परिषदलाई वा गृहमन्त्रीलाई ल तिमीले गर भनेर प्रत्यायोजन गर्न सक्दैन। त्यसैले महत्त्वपूर्ण नियुक्तिहरू पनि प्रत्यायोजन हुँदैनन्। निरीक्षण, सुपरिवेक्षण, नियन्त्रण गर्ने अधिकार, कसैलाई तिमीले यसको निरीक्षण गर्नुपर्छ, सुपरिवेक्षण गर्नुपर्छ, नियन्त्रण गर्ने जिम्मा तिम्रो हो भनेको छ भने त्यो अर्कालाई प्रत्यायोजन गर्न मिल्दैन। कसैलाई गएर हेरेर आऊ त भनेर भन्न चाहिँ मिल्छ, तर प्रत्याजनै गर्न मिल्दैन। कहिलेकाहीँ के हुन्छ भने, टिचरहरूले युनिभर्सिटीको कपी ल्याउँछन् वा पहिला पहिला घरमा लोकसेवाको कपी लाँदा अफिसरको दैले पनि लान पाउँछ, अनि उसले लान्छ, अर्कोलाई कटाउँछ, घरको मान्छे कोही अलि पढे लेखेको छ भनेदेखि त्यसलाई चाहिँ कटाउँछ, पैसा आफूले लिन्छ भने। त्यो यसरी अनौपचारिक हिसाबले काम लिनु आफ्नो ठाउँमा होला, तर फर्मल्ली चाहिँ अब उसलाई कपी काट्न दिएको छ भने उसैले काटेर बुझाउनु, त त्यो सिटमा भरेर सही गरेर सबै गणना गरेर त उसैले बुझाउँछ होइन। त्यसैले यस्तो खालको सुपरिवेक्षण, निरीक्षण, नियन्त्रण गर्ने अधिकार पनि प्रत्यायोजन हुँदैन। अर्को चाहिँ नीति, नियम, विनियम आदि बनाउने अधिकार पनि जसलाई बनाउने भनेर तोकेको छ उसैले बनाउनु पर्छ, अरूलाई हुँदैन त्यो। अर्को यो बजेट सिलिङ, मार्गदर्शन, त्यसको थपघट संशोधन गर्ने अधिकार पनि अर्थ मन्त्रालयलाई मात्रै हुन्छ, अर्कोलाई हुँदैन। वा कुनै पदाधिकारीलाई तोकेको छ भने त्यसलाई मात्रै हुन्छ, अर्कोलाई हुँदैन। विवादको सुनवाई गर्ने, पुनरावेदन सुन्ने, फैसला गर्ने यो अधिकार पनि कहिले पनि प्रत्यायोजन हुँदैन। न्यायिक अधिकार जसले गर्ने भनेको उसैले मात्रै प्रयोग गर्न सक्छ होइन। अब अनि अन्य पनि कानुनले यो चाहिँ प्रत्यायोजन गर्न मिल्दैन है भनेर तोकेको छ भने त्यो पनि मिल्दैन। सो यसलाई हामी त्यसैले सबै अधिकार प्रत्यायोजन गर्न मिल्दैन, कारण व्याएका अधिकारहरू चाहिँ प्रत्यायोजन गर्न नमिल्ने हुन्छन् भनेर यो सबै लेखेर, अनि अन्तिममा यसलाई हामी अधिकार प्रत्यायोजनका सीमा भन्छौँ भनेर भन्नुभयो। अधिकार प्रत्यायोजन सम्बन्धी विद्यमान व्यवस्थामा रहेका कमी कमजोरी खेलाउँदै तिनको सुधारका लागि सुझाव। अब हामी कहाँ के छ, प्रत्यायोजन गर्न त पहिला जिम्मेवारीको किटान हुनु पर्यो, अघि नै जिम्मेवारी किटानमा समस्या छ भने। अर्को चाहिँ अधिकारलाई केन्द्रीकृत गर्ने मानसिकता छ हाम्रो, सङ्गठनले पनि तलब दिन चाहँदैन, कर्मचारीले पनि आफूमा भएको अधिकारहरूलाई किन दिने भन्छ, दिन चाहँदैन। त्यसैले सेन्ट्रलाइज मेन्टालिटी एटिच्युड छ, अधिकारलाई केन्द्रीकृत गर्ने, आफैलाई होल्ड गर्ने, सकेसम्म न के अरे प्रत्यायोजनै नगर्ने, यो पनि समस्या छ। अर्को समस्या अधिकार प्रत्यायोजनसँग सम्बन्धित के छ त भन्दाखेरि, हामीले चाहिँ यो तल्लो तहलाई अधिकार दिए पनि त्यो उसमा दिएको अधिकार प्रयोग गर्न त्यो तहले हिचकिचाउँछ के, अधिकार दियो सबै फाइल जति आफैमा ल्याउँछ भने त्यो भएपछि के हुन्छ, अधिकार प्रत्यायोजन प्रभावकारी हुँदैन। अर्को चाहिँ यो अधिकार प्रत्यायोजन गरिसकेपछि के गर्नुपर्छ त भन्दा, सुपरभिजन अनि क्लोजली मोनिटरिङ, प्रब्लम सल्भिङ, कर्मचारीलाई आवश्यक क्षमता विकास गरेर त्यो अधिकारको प्रयोग गर्न सक्ने बनाउनु पर्ने, अधिकार लिखेर लेखेर दिइसकेपछि अब उसले फर्केर हेर्दैन, त्यो पनि समस्या छ। अधिकार दिएसँगै अधिकारको सुपरिवेक्षण, त्यसको प्रयोगको सुपरिवेक्षण, अनुगमन र क्षमता विकास, समस्या समाधानमा हामीले ध्यान दिँदैनौँ। अर्को चाहिँ समस्या के छ भनेदेखि, यो काम चाहिँ दिने अधिकार चाहिँ नदिने के, काम दिने अधिकार नदिने पनि समस्या है। निर्णय गर्ने अधिकार चाहिँ आफैमा भयो, निर्णय गर्ने अधिकार आफैमा राख्ने, काम चाहिँ तल्लो तहलाई दिने, यो पनि एउटा समस्या छ अधिकार प्रत्यायोजनसँग सम्बन्धित। अर्को यो प्रत्यायोजित अधिकार प्रयोग गर्न सक्ने क्षमता अभिवृद्धि गर्न कर्मचारीको क्षमता विकासका कार्यक्रमहरू पनि छैनन्, तालिम प्रशिक्षण अभिमुखीकरण आदिको पनि समस्या छ। एउटै प्रकृतिको काम यो चाहिँ हाकिम पछि प्रवृत्ति फरक हुन्छ, कसैले धेरै अधिक प्रत्यायोजन गर्छन् जसले गर्दाखेरि तल्लो तहलाई नहेरी ध्यान नदिकन अधिक प्रत्यायोजन गर्छन्, त्यसले पनि प्रभावित हुन्छ कार्य सम्पादन। कोहीले चाहिँ अधिकार सबै आफैमा होल्ड गरेर राख्न खोज्छन्, त्यसले पनि समस्या हुन्छ। त्यसैले देयर इज ह्युज भेरिएसन इन देयर एटिच्युड अफ डेलिगेटिङ पावर, अधिकार प्रत्यायोजन गर्ने प्रवृत्तिमा विविधता छ भनेर भन्नु पर्यो, त्यो पनि समस्या हो। यस्ता खालका समस्याहरू छन्, समाधान गर्न अब चाहिँ यसलाई उल्टाएर लेख्नु पर्यो। अनि अधिकारको निक्षेपण भन्नाले के बुझ्नुहुन्छ, प्रत्यायोजन र निक्षेपणको बिचमा के भिन्नता छ लेख्नुहोस् भनेर, अब यो चाहिँ हामीले उतातिर पढिसकेका छौँ, खासमा प्रत्यायोजन पनि तपाईँले पढिसक्नु भएको थियो, निक्षेपण पनि निक्षेपण भनेको चाहिँ के हो त भन्दाखेरि, माथिल्लो तहमा यानि कि केन्द्रमा रहेको अधिकारलाई खास गरी मातहतका वा तल्लो तहका वा स्थानीय तहका निर्वाचित निकायहरूमा ऐनद्वारा हस्तान्तरण गर्ने प्रक्रियालाई चाहिँ हामी निक्षेपण भन्छौँ। इट इज ए प्रोसेस अफ ट्रान्सफरिङ पावर अफ अप्पर लेभल अफ गभर्मेन्ट टु लोअर लेभल अफ गभर्मेन्ट बाई एन एक्ट। यसरी कानुनद्वारा नै, ऐनद्वारा नै माथिल्लो तहको सरकारले तल्लो तहका सरकारलाई वा स्थानीय निर्वाचित निकायलाई अधिकार हस्तान्तरण गर्ने कुरालाई हामी निक्षेपण भन्छौँ। र यो निक्षेपण गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि, यसमा प्रत्यायोजनमा प्रशासनिक अधिकार मात्रै प्रत्यायोजन हुन्थ्यो, तल जान्थ्यो, यसमा चाहिँ राजनीतिक अधिकार, आर्थिक अधिकार यानि कि वित्तीय अधिकार र प्रशासनिक अधिकार तिनटै निक्षेपण हुन्छ है। अब के हो त राजनीतिक भन्दाखेरि, स्थानीय तहले आफ्नो निर्वाचन आफै गर्ने, निर्वाचित संस्थाले अन्तिम निर्णय गरेर आफ्नो शासन आफैले गर्ने, यो राजनीतिक अधिकार हो। अर्को चाहिँ वित्तीय भनेको आफ्नो स्रोत आफैले जुटाउने, त्यसको खर्च आफैले गर्ने गरिकन वित्तीय अधिकार हो। प्रशासनिक भनेको चाहिँ योजना बनाउने, सङ्गठन गर्ने, नेतृत्व निर्देशन, विकासको समन्वय, अनुगमन मूल्याङ्कन, वार्षिक बजेट कार्यक्रम, यी सबै के भयो त भन्दाखेरि चाहिँ प्रशासनिक अधिकारहरू, सेवा प्रवाह आदि, शान्ति सुरक्षा, यी प्रशासनिक अधिकारहरू भयो। त्यसैले निक्षेपणमा के हुन्छ त भन्दाखेरि, राजनीतिक, वित्तीय र प्रशासनिक तिनै खाले अधिकार ऐनद्वारा स्थानीय निर्वाचित निकायलाई दिइन्छ, र त्यस्ता निर्वाचित निकायले आफूले प्राप्त गरेको अधिकार स्वायत्त र स्वतन्त्रपूर्वक प्रयोग गर्छन् र आफ्नो निर्णय आफैले गर्छन्, आफ्नो व्यवस्थापन आफैले गर्छन् र आफ्नो नियन्त्रण आफैले गर्छन्। यतिलाई हामी अधिकार निक्षेपण भनेर भन्छौँ। हामी कहाँ स्थानीय स्वायत्त शासन ऐनले विगतमा गरेको होस् वा अहिले संविधानले नै दिएर होस्, स्थानीय सरकारहरूले पाएको अधिकार होस्, यी सबै अधिकार निक्षेपणहरू हुन् है, अधिकार निक्षेपण हुन्, यिनीहरू प्रत्यायोजन होइन। अब प्रत्यायन र निक्षेपणका बिचमा चाहिँ के फरक छ त भन्यो भनेदेखि यु क्यान फाइन्ड दि डिफरेन्सेस बिट्विन डेलिगेसन एन्ड डिभोल्युसन. अहिलेसम्म मैले जुन डिफाइन गरेँ त्यसैको आधारमा तपाईँले भन्न सकिहाल्नुहुन्छ. एउटा मेन चाहिँ के अरे प्रत्यायोजन र निक्षेपण बिचको फरक के हो त भन्दाखेरि प्रत्यायोजनमा चाहिँ उत्तरदायित्व माथि नै रहन्छ, निक्षेपणमा चाहिँ उत्तरदायित्व सहित अधिकार तल उत्तरदायित्वको पनि हस्तान्तरण है. अधिकार प्रत्यायोजन भनेको ऐनले कुनै पदाधिकारीलाई तोकेको अधिकार उसले मातहतकोलाई प्रत्यायोजन गर्ने हो. निक्षेपण ऐनले तोकेको होइन, निक्षेपण चाहिँ ऐन बनाएर अधिकार प्रत्यायोजन है. अब अधिकार प्रत्यायोजनमा यो प्रशासनिक निकाय र पदाधिकारीले प्रशासनिक निकाय र पदाधिकारीलाई प्रशासनिक अधिकार दिने हो है. एडमिनिस्ट्रेटिभ युनिटले एडमिनिस्ट्रेटिभ युनिटलाई एडमिनिस्ट्रेटिभ पावर डेलिगेट गर्ने हो. तर चाहिँ निक्षेपण भनेको चाहिँ के हो त भन्दा राजनीतिक इकाइले राजनीतिक इकाइलाई दिने हो, माथिल्लो तहले तल्लो राजनीतिक इकाइलाई निर्वाचित इकाइलाई अधिकार दिने. प्रत्यायोजन चाहिँ लिखित मौखिक हुन सक्छ, लिखित रूपमा दिन सकिन्छ मौखिक रूपमा दिन सकिन्छ. निक्षेपण चाहिँ ऐनद्वारा नै दिनुपर्ने हुन्छ है, तिमीलाई भनेर लेखेर अधिकार तल दिए. प्रत्यायोजित अधिकार जुनसुकै बेला फिर्ता लिन सकिन्छ, निक्षेपित अधिकार चाहिँ ऐन संशोधन गरेर मात्रै फिर्ता लिन सकिन्छ, नभए सकिँदैन. अब अधिकारको प्रत्यायोजन चाहिँ के हुन्छ भने सरकारले गैर सरकारी निजी क्षेत्रलाई पनि गर्न सक्छ निश्चित काम लगाउनका लागि. तर निक्षेपण भनेको चाहिँ गैर सरकारी यस्तो यस्तोमा जाने होइन, निक्षेपण भनेको चाहिँ स्थानीय सरकारमा जाने हो, निर्वाचित निकायमा राजनीतिक निकायमा जाने हो. यस्ता खालका भिन्नताहरू हुन्छन् अधिकार प्रत्यायोजन र निक्षेपणका बिचमा. निक्षेपणको उद्देश्यमाथि प्रकाश पार्दै यसका आधारभूत सिद्धान्तहरू उल्लेख गर्नुहोस्. उद्देश्य त त्यही नै हो. यो निक्षेपणको उद्देश्य भनेको चाहिँ के हो त भन्दा जनतालाई नजिकैको बिन्दुबाट सेवा सुविधा दिनु अथवा ब्रिङ्गिङ गभर्मेन्ट क्लोजर टु द पिपुल, सरकारलाई जनताको घर दैलोसम्म पुर्याउनु. अर्को सहभागितामूलक शासन प्रणालीको अवलम्बन गर्नु, शासनमा जनताको सहभागिता बढाउनु. अर्को नेतृत्व विकास गर्नु, निक्षेपणले स्थानीय तहदेखि नै राजनीतिक नेतृत्व प्रशासनिक नेतृत्व विकास गर्न मद्दत गर्छ. अर्को चाहिँ निक्षेपणको उद्देश्य के हुन्छ त भन्दाखेरि स्थानीय स्रोत साधन प्रविधिको अधिकतम उपयोग गर्नु. अब तल्लै तहलाई अधिकार दियो भने उसले आफ्नो स्रोत साधन प्रविधिको अधिकतम उपयोग गर्छ. निक्षेपणको अर्को उद्देश्य के हुन्छ भने भ्रष्टाचार अनियमितता चुहावट यसलाई नियन्त्रण गर्नु वा कम बनाउनु पनि हुन्छ यसको उद्देश्य हो. भलै बढेको हुनसक्छ राम्रोसँग भएन भनेदेखि, तर उद्देश्य चाहिँ त्यो हो. अर्को चाहिँ निक्षेपणको फाइदा महत्त्व उद्देश्य भन्यो भने अर्को के हुनसक्छ भनेदेखि निक्षेपणले गर्दाखेरि लोकतन्त्रको जग दरिलो हुन्छ है, पार्टिसिपेसन तलै तहबाट बढ्छ. डेमोक्रेसी भनेको सिभिक इङ्गेजमेन्ट हो, सिटिजन्स इङ्गेजमेन्ट हो है, सिटिजन्स इङ्गेजमेन्ट हो. अब यो निक्षेपणले एउटा फाइदा के पनि गर्छ अर्को भनेदेखि यसले चाहिँ यो तल्लो तहमा यो आम मानिसहरूको सचेतना सशक्तिकरण मूल प्रभावीकरण गर्नलाई पनि मद्दत गर्छ. प्लस विकास र सेवा प्रवाहमा क्षेत्रीय समानता र क्षेत्रीय सन्तुलन कायम गर्न पनि मद्दत गर्छ है. यस्ता खालका फाइदा हुन्छन् अथवा यस्ता खालको महत्त्व हुन्छ निक्षेपणको भनेर तपाईँले उद्देश्य हुन्छ महत्त्व हुन्छ यो उद्देश्यमाथि महत्त्वमाथि प्रकाश पार्न सक्नुभयो. अब आधारभूत सिद्धान्त चाहिँ हामीले उता पढेका छौँ. यो भनेको प्रिन्सिपल अफ सब्सिडारिटी, यो के भन्छ सब्सिडारिटी अथवा सन्निकटताको सिद्धान्त, प्रिन्सिपल अफ पिपुल सोभरिनिटी जनताको सार्वभौमिकताको सिद्धान्त, यस्तै गरिकन प्रिन्सिपल अफ को रेस्पोन्सिबिलिटी सहजिम्मेवारीको सिद्धान्त, प्रिन्सिपल अफ पिपुल्स एक्सपेक्टेसन जनताको अपेक्षाको सिद्धान्त, किनभने निक्षेपणले जनताको अपेक्षा अनुरूप तल्लो तहमा अधिकार स्रोत साधन लान्छ, जनताको अपेक्षाको सिद्धान्त. यो सहभागिता र स्वामित्वको सिद्धान्त, प्रिन्सिपल अफ पार्टिसिपेसन एन्ड ओनरसिप, निक्षेपणले त्यो बढाउँछ, सहभागिता र स्वामित्व दुइटै बढाउँछ. अर्को चाहिँ के गर्छ त भन्दा यो अधिकार के अरे जिम्मेवारी सहित अधिकारको हस्तान्तरणको सिद्धान्त, प्रिन्सिपल अफ ट्रान्सफरिङ पावर विथ रेस्पोन्सिबिलिटी, अथोरिटी विथ रेस्पोन्सिबिलिटी, काम मात्रै दिने होइन जिम्मेवारी पनि दिनुपर्छ भन्ने मान्यतामा आधारित छ यो निक्षेपण भनेको चाहिँ है। त्यसैले त्यो सिद्धान्त निक्षेपणको त्यो पनि सिद्धान्त भयो। अर्को निक्षेपणको सिद्धान्त के पनि हुन्छ त भन्दा प्रिन्सिपल अफ एप्रोप्रिएट एजेन्सी भन्छ। जुन काम गर्न जुन एजेन्सी उपयुक्त छ त्यो काम उसैलाई दिनुपर्छ भन्ने हो यो चाहिँ अधिकार निक्षेपणको सिद्धान्त हुन्छ। सो यस्ता यस्ता खालका सिद्धान्तहरू हुन्छन् आफ्नो अवस्थाहरू। नेपालमा अधिकार निक्षेपण सम्बन्धी व्यवस्थाको उल्लेख गर्दै तिनमा रहेका चुनौती र तिनको समाधानको उपाय यो त भइहाल्यो। निक्षेपण सम्बन्धी व्यवस्था तपाईँलाई मैले अघि भने संविधानले तीन तहको सरकार अनि अनुसूचीमा एकल र साझा अधिकार प्रदेश र स्थानीय तहलाई दिएको छ। खास गरी स्थानीय तहलाई त्यसको पनि कार्यान्वयन गर्नका निमित्त स्थानीय सरकार सञ्चालन ऐन्छ। वित्तीय अधिकार निक्षेपणका लागि अन्तर सरकारी वित्तीय व्यवस्था ऐन पनि छ। अनि त्यसलाई प्रयोग गरेर स्थानीय तहहरूले आफ्नो प्रशासन, आफ्नो शासन, आफ्नो नियन्त्रण, आफ्नो निर्णय आफैले गर्ने गरिकन प्रोभिजन गरिएको छ, व्यवस्था यो गरिएको छ। र धेरै कुरा चाहिँ धेरै कामहरू सङ्घको कार्यक्षेत्रभित्र परेका, संविधानले सङ्घको भनेर तोकेका भए पनि कार्यान्वयन गर्दाखेरि सशर्त अनुदान, सशर्त सहित कार्यक्रम पठाउने जुन माध्यमलाई प्रयोग गरेर केन्द्रको काम पनि तल्लो तहमा यो निक्षेपण भएर प्रयोग हुने गरेको हामीले देख्छौँ। यसरी अधिकार निक्षेपण सम्बन्धी व्यवस्थाहरू छन् हामी कहाँ भनेर भन्नु पर्यो है। अब ती उल्लेख गर्दै तिनमा रहेका चुनौती र तिनको समाधानका उपाय अब के छन् त अधिकार प्रत्यायोजनका त्यस्ता व्यवस्थामा के चुनौतीहरू छन् भन्दाखेरि चाहिँ अधिकार निक्षेपण त खास गरिकन हामीले स्थानीय तहलाई गर्ने हो। एउटा पहिलो चुनौती स्थानीय तहको कमजोर क्षमता विकास पर्याप्त हुन सकेको छ। अर्को वित्तीय के अरे आत्मनिर्भरताको कमी है, फिस्कल इन्डिपेन्डेन्सको कमी छ होइन। उनीहरूले आफ्नो स्रोत आफैले खोजी गर्ने जुटाउने हैसियत राख्दैनन्, सबै केन्द्रप्रति निर्भर हुन्छन्। वित्तीय निर्भरता यो हटाउनु पनि अर्को चुनौती हो। वित्तीय आत्मनिर्भरता कायम गर्नु, स्थानीय तहको वित्तीय क्षमता बढाउनु यो पनि अर्को चुनौतीका रूपमा रहेको छ। यो चाहिँ निक्षेपणको चुनौती वा समस्या जे भने पनि। अर्को चाहिँ के हो त भन्दा मेन्टेनिङ डिसिप्लिन एन्ड मोर इथिक्स, डिसिप्लिन एन्ड इथिक्स इन द युज अफ रिसोर्सेस द्याट इज ट्रान्सफर टु लोकल लेभल। स्थानीय तहमा हस्तान्तरण गरिएको, निक्षेपण गरिएको स्रोत साधनको पवित्र प्रयोग, भ्रष्टाचार रहित प्रयोग अनि दुरुपयोग रहित प्रयोगको सुनिश्चितता गर्नु पनि ज्यादै ठुलो चुनौती छ। अर्को निक्षेपणको समस्या भयो अथवा चुनौती के छ त भन्दाखेरि यो स्थानीय तहले प्रदान गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्नु, इन्हान्सिङ द क्वालिटी अफ सर्भिसेस डेलिभर्ड बाई लोकल गभर्मेन्ट। किनभने निक्षेपण गरेर अधिकार दियो तर उसको क्षमता नभएकोले दिने सेवाको गुणस्तर चाहिँ झन्झन गिर्न सक्छ, जसको मारमा जनता पर्ने हुन्छन् है। अनि त्यस्तै गरिकन यो निक्षेपित टावरले काम गर्दाखेरि द बर्डन अफ गभर्मेन्ट